नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्राविधिक कक्षका मित्र राजसँगै म उपस्थित भइसकेका छौँ तपाईँकै अर्पण समर्पणका कार्यक्रम प्रस्तुता दिवस मगर। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्छ। दिउँसो 2 बजीको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म हामी उपस्थित हुनेछौँ र तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ र आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू बाँड्न मन लागेको छ भने 56563332 र 33 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आज हामी यो शुक्रबारको दिनमा चाहिँ लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। यो गर्मीको मौसममा थोरै भए पनि शीतल दिने हामी कोसिस गरिराखेका छौँ। तपाईँ आफ्नो आफन्त इष्टमित्रदेखि टाढा गएर बस्नु भएको छ, सम्झना मन लागेको छ भने 56563332 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट के भन्नुभयो? कोराकबाट निरा तामाङ। हिरा तामाङ, हिराजी के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ, हाम्रो पनि सबै ठिक छ। तपाईँहरूले फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो बेटी भन्ने कुरै भएन नि त। के कसरी बितिरहेको छ दिनहरू तपाईँको? रेडियो अर्पण सुन्ने बस्ने यतिकै नै। खाजा खानुभयो कि नै? खाजा खाइसक्नुभयो? हुन्छ, कार्यक्रम हाम्रो पनि भइसक्यो, आज हाम्रो पनि खाजा भइसक्यो भन्नु पऱ्यो। अनि कार्यक्रममा आउनु भएको छ कहाँ, कसलाई सम्झिने? हुन्छ हिराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला कोराकबाट हिरा तामाङ आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेका छौँ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँबाट? देवघाटबाट? देवघाटबाट सबिना? कहाँबाट भन्नुभयो त? वीरेन्द्रनगरबाट सबिना? मैले त फेरि सबिना मात्रै भने, हाम्रो चाहिँ फेरि देवघाटबाट र तनहुँबाट फोन गर्ने सबिनाहरू आइरहन्छ, त्यही भएर सबिनाले फोन गरे कि क्या हो भनेर। अनि के छ तपाईँको नयाँ नौलो खबर सबिनाजी? तपाईँको नयाँ नौलो खबर के छ? हजुर, अनि के कसरी बिताइरहनु भएको छ अचेल दिनहरू? अनि खाजा खानुभयो कि नै? हुन्छ, कार्यक्रममा आउनु भएको छ कहाँ, कसलाई सम्झिने? धन्यवाद। तपाईँ चाहिँ आज कता जाँदै हुनुहुन्छ भनेको अलिकति मैले बुझिनँ। तपाईँको यात्रा चाहिँ सफल रहोस्, हाम्रो यही शुभकामना छ सबिनाजी। हुन्छ, कार्यक्रममा हुन्छ, तपाईँको यात्रा धेरै धेरै सफल रहोस्। अहिले भने कार्यक्रमबाट छुट्टिन्छु, नमस्कार। यति बेला वीरेन्द्रनगरबाट सबिना आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ र 56563332 बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला भने एउटा भाका राख्ने बेला भएको छ। जिम्मल बाउ कि छोरी भने भाका, यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ। We'll be right back.

नमस्कार, म गीतकार गजलकार विपिन किरण। अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 खुसी खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मै सङ्गनाता जोड भन्दिनामा अर्पण सबैका लागि सधैँका मै सङ्गनाता जोड भन्दिनामा माता माया गर्छु निरन्तर गुन्जिरह्यो अर्पणमा सुनहरू यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्पण समर्पण र रेडियो अर्पण 104.5 मेगाहर्जसँगै र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ। तपाईँ आफ्नो आफन्त इष्टमित्रदेखि टाढा हुनुहुन्छ, सम्झना मन लागेको छ भने 0655 63 332 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? औ सबिनाजी, अनि के छ सबिना तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खासा खानुभयो कि नाइ? हाम्रो पनि भइसक्यो आज, सँगसँगै भए जस्तो छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छु, नमस्कार। यति बेला तनहुँबाट सबिना आउनुभएको थियो, आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट बिन्दास। बिन्दास जी, के छ तपाईँको नयाँ नौलो खबर? पुरानै हो नि, के कसरी बितिरहेको छ दिन? अनि खासा खानु भयो कि नाइ? नि एकछिनपछि हुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने भनेको मैले? धन्यवाद। अनि मेरो रमेश भन्जलाई, अनि भाइ र प्रेमलाई, अङ्कल थमस, अनि बहिनी रममाया, सरिता, फुलमाया, अनि भाइहरू अशोक, प्रचल, कुमार, अनि दाइ टिगेराम, अनि सनक लामालाई, अनि मेरो साथी दिदाजु चिन्नुलाई, अनि पदमपुरमा हुने समीर लामालाई, अनि मेरो घर परिवारलाई, हुन्छ बिन्दासजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो, आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। अब पनि कार्यक्रममा एउटा भाका राख्ने बेला भएको छ, तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला, यो सुमधुर भाकापछि फेरि पनि कार्यक्रममा उपस्थित हुने नै छौँ। Thank you. छिन छिन मेरी साउचिन रिस्मा पारी पीरा तिमी साउचिन डाँडै बिसाउ अरू पनि राम्रो छ मेरी सानोको एउटा पनि सुधार चाँडै रिसाउ छिन छिन मेरी साउचिन रिस्मा पारी पीरा तिमी साउचिन डाँडै बिसाउने अरू पनि राम्रो छ मेरी सानोको एउटा पनि सुधार चाँडै रिसाउने अरू पनि राम्रो छ मेरी सानोको एउटा पनि सुधार चाँडै रिसाउने डाँडै विषय भने यो मिठो भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ 0556 363 332 बाटो हामीले खुल्ला राखिसकेका छौँ। आजको यो शुक्रबार व्यवसायमा हामी लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? राजपानीबाट सविता। सविताजी, के छ तपाईँको नयाँ नौलो खबर? अनि के कसरी बितिरहेछ दिनहरू? प्रोग्राम सुन्दै बसिरहने। अनि खाजा खानु भयो कि नाइ सविताजी? एकछिन पछि हुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कहाँ कसलाई सम्झिने? धन्यवाद। अनि दादालाई, मेरो मम्मी बुबा, अनि मेरो साथी मुना डेनिका सिरा, अनि अघि नै आउने सबिनालाई। हुन्छ सविताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला राजपानीबाट सविता आउनुभएको थियो, आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, टेलिफोन सम्पर्कमा कोही मित्र आउनु भएको थियो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ हामीले। तपाईँकै सम्झनाहरू लिँदा लिँदै, तपाईँकै समर्पणहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र यो मिठा मिठा आजको यो शुक्रबारको बसाइमा मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुट्यौँ। र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि यो मार्मिक सन्देश लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै बिदा हुन्छु, नमस्कार। सँगै हुन पाएको भए किन मन रुन्थ्यो, काट्दै चिन्की मुस्किलले रात दिन, बादल पारी मेरी माया रोई भोलिन्, यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो, यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो, यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो, उनकै हुन्छ सोचे तिमीलाई हौ तिमीले सोच्यो अर्कैलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई मैले सोचे तिमीलाई मैले सोचे तिमीलाई तिमीले सोच्यो अर्कैलाई नमस्कार म गीतकार तथा सङ्गीतकार रोहन कार्की यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ छोटो समयमा बहुत चर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज भन्छौ भने तिमीले बिस पानी पिउला म तिमलाई सधै हसाई रोइरहे जिउला म छाला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी यस ओम साईराम अस्पताल टाढीमा वीरेन्द्र आर्मी अस्पताल